सोच्दैन कोही सोच्दैन अरू तिमी बाहेक मनमा चोखो माया नमरोस् कहिले नि मर्यो भने साँच्चै सानो मनि मर्छु बरु बिरुवा रोपेर सौला जुनी भर कोई सोच्दैन अरु कोई सोच्दैन।